نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ترجمة آیت نمبر 221. ولا اور نہ، تنکح المشرکات، تم نکاح کرو مشرک عورتوں سے، حتی یہاں تک کہ یؤمن وہ ایمان لے آئیں، ولا امتن اور البتہ لونڈی، مؤمنتن مومن ایمان والی، خیرن بہتر ہے، من مشرکتن مشرک عورت سے، مشرکہ سے، ولو اور اگرچہ، اعجبتکم وہ اچھی لگے تم کو، پسند آئے تم کو، ولا اور نہ، تنکح المشرکین تم نکاح کر کے دو مشرکوں کو، حتی یہاں تک کہ، یؤمنو وہ ایمان لے آئیں، ولعبدم اور البتہ غلام، مؤمن مؤمن ایمان والا، خیر بہتر ہے، من مشرکن مشرک سے، ولو اور اگرچہ، اعجبکم وہ پسند آئے تم کو، اچھا لگے تم کو، اولئک یہ لوگ، یدعون بلاتے ہیں، الی النار طرف آگ کے، واللہ اور اللہ، یدعو بلاتا ہے، الی الجنتی طرف جنت کے، والمغفرتی اور مغفرت کے، بِإِذْنِهِ ساتھ اپنے اذن کے، وَيُبَيِّنُ اور وہ بیان کرتا ہے، آیاتِهِ اپنی آیات کو، لِلنَّاسِ لوگوں کے لیے، لعلہم شاید کہ وہ، یتذکرون وہ نصیحت پکڑیں، نصیحت قبول کریں، ویسألونک اور وہ سوال کرتے ہیں آپ سے، عن المحیض حیض کے بارے میں، قل کہہ دیجئے، ہوا وہ، اذن نجاست ہے، فاعتزلوا پس الگ رہو، النساء عورتوں سے، فی المحیض حالت حیض میں، ولا اور نہ، تقربوہن تم قریب جاؤ ان کے، حتی یہاں تک کہ، یطہرن وہ پاک ہو جائیں، فَإِذَا پھر جب، पपहरना वो पाक हो जाए, फतूहन्ना तो आओ उनके पास, मिन्हैसु जहां से, अमराकुमुल्लाह हुक्म दिया तुमको अल्लाह ने, इन्नल्लाह बेशक अल्लाह ताला, युहिब्बु मोहब्बत रखता है, अत्तवाबीना तौबा करने वालों से, वयुहिब्बु और मोहब्बत रखता है, अल्मुतहिरीन पाक रहने वालों से, पाकीजगी इख्तियार करने वालों से, निसाउकुम औरतें तुम्हारी, हरसुन खेती हैं, लकुम तुम्हारे लिए, फतू तो आओ, हर सकुम अपनी खेती को, अन्ना जिस तरह, शिअतुम चाहो तुम, वकद्दिमू और आगे भेजो, आगे बढ़ाओ, लिअन्फुसिकुम अपने नफ्सों के लिए, वत्तकुल्लाह और डरो अल्लाह से, वालमू और जान लो, अन्नकुम बेशक तुम, मुलाकूहू मुलाकात करने वाले हो उससे, वबशिरिल मोमिनीन और बशारत दे दो मोमिनों को, खुशखबरी दे दो ईमान वालों को, वला और ना, तजअलुल्लाह तुम बनाओ अल्लाह को, उर्दतन ढाल आड़ निशाना, लिअयमानिकुम वास्ते अपनी कस्मों के, अन के तबर्रु तुम नेकी न करोगे, ये असल में है अन ला तबर्रु, अरबी उसलूब की वजह से यहाँ ला महजूफ है, वतत्तकू और तकवा न इख्तियार करोगे, वतुस्लिहू और सुलह न कराओगे, बैनन्नास दरमियान लोगों के, वल्लाहु और अल्लाह, समीउन अलीम सुनने वाला है जानने वाला है, ला नहीं, यु आखिज़ुकुम मुआखज़ा करेगा तुम्हारा, अल्लाहु अल्लाह ताला, बिल्लग्वी सात लग्व के, फी अईमानिकुम तुम्हारी कस्मों में, वलाकिन लेकिन, युआखिज़ुकुम वो मुआखज़ा करेगा तुम्हारा, बिमा साथ उसके जो, कसबत कमाई की, कुलूबुकुम तुम्हारे दिलों ने, वल्लाहु और अल्लाह, गफूरुन बख्शिश फरमाने वाला है, हलीमुन बुर्दवार है लिल्लदीना, उन लोगों के लिए युलूना जो कसम खाते हैं ताल्लुक न रखने की। मिन निसाइहिम अपनी औरतों से तरबुसु इंतजार करना है, अरबाती चार अशहुरिन महीने। फ इन फिर अगर, फाऊ वो रुजू कर लें लौट आए, फ इन अल्लाह तो बेशक अल्लाह ताला गफूर रहीम है। व इन और अगर, अजमू उन्होंने अजम कर लिया, पक्का इरादा कर लिया, अत्तलाका तलाक का, फइन्नल्लाह तो बेशक अल्लाह ताला समी उन सुनने वाला है, अलीमुन जानने वाला है। वल मुतल्लकातु और तलाक याफ्ता औरतें, यतरब्बसना इंतजार करें, बेअनफुसिहिन्ना साथ अपने नफ्सों के, सलासता तीन, कुरूइन हैज, वला और नहीं, यहिल्लू हलाल जायज, लहुन्ना उनके लिए, अन किस यकतुमना वो छुपाएं, मा जो खलकल्लाहु पैदा किया अल्लाह ने, फी अरहामिहिन्ना उनके रहमों में, इनकुन्ना अगर हैं, युमिन्ना वो ईमान रखती, बिल्लाही अल्लाह पर, वल यौमिल आखिर और यौम आखिरत पर, वबुउलतुहुन्ना और उनके शौहर, अहक्कु ज्यादा हकदार हैं, बिरद्दिहिन्ना उनको लौटाने के, फी जालिका इसमें, ब्रैकेट में लिखिए इद्दत, यानी इस इद्दत में, इन अरादू अगर वो इरादा रखते हों, इस्लाहन इस्लाह का, वलहुन्न और उन औरतों के लिए, मिसलु मानिंद अल्लजी उसके है जो, अलैहिन्न उन पर है, बिल मारूफ साफ भले तरीके के, वलिर रिजाली और मर्दों के लिए, अलैहिन्न उन पर, दराजा एक दर्जा है, वल्लाहु और अल्लाह, अजीजुन जबरदस्त है, हकीमुन हिकमत वाला है। बस